नमस्कार अर्पण सबैका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि केही साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार शुरू गरौं प्रमुख समाचारका शीर्षकहरूबाट। सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेका 8 जनाको संसदीय सुनवाई प्रक्रिया आज शुरू हुँदै परिषदद्वारा सिफारिश गरिएका केही न्यायाधीशको छवि विवादित रहेको भन्दै कानून व्यवसाय र विभिन्न क्षेत्रबाट आलोचना। रूपन्देही प्रहरीद्वारा डिजेल चोरी प्रकरणको अनुसन्धान गर्न थप एक व्यक्तिलाई पक्राउ। काउसुती स्थित सभापति चोक र अमरापुरी 6 झरे खोलामा गरिएको छड्के चेक जाँचमा 31 जना प्रहरीको कार्यवाहीमा। र इण्डियन प्रिमियर लीग आईपीएलमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भिड्दै सौराहमा आजदेखि प्रथम गैडा कप आमन्त्रित जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता शुरू हुँदै जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। न्याय परिषदले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेका 8 जनाको संसदीय सुनवाई प्रक्रिया आज शुरू हुँदैछ। बिहान संसदीय सुनवाई विशेष समितिले परिषदबाट सिफारिश भएका 8 जना न्यायाधीशको सुनवाई प्रक्रिया शुरू गर्ने संविधान सभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। न्याय परिषदले सिफारिश गरेका केही न्यायाधीशको छवि विवादित रहेको भन्दै कानून व्यवसाय र विभिन्न क्षेत्रबाट आलोचना भएको छ। सत्तारूढ नेपाली कंग्रेस बाहेक एमाले र केकृत नेकपा माओवादी विवादित व्यक्तिलाई स्थायी न्यायाधीशमा नियुक्तिको सिफारिश गरेकोमा असन्तुष्ट छन्। न्याय परिषदले वैद्यनाथ उपाध्याय, गोपाल प्राजुली, दीपक राज जोशी, गोविन्द उपाध्याय, ओम प्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, जगदीश शर्मा पौडेल, चोलेन्द्र शमशेर चबरालाई स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको छ। सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा कार्यवाहीको भागीदार ठहराइएका जबरालाई स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको विषय आलोचित हुँदै आएको छ। न्याय परिषदले सिफारिश गरेका 8 जना विरूद्ध संसदीय समितिमा पनि धेरै उजुरी परेको छ। स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिशमा आफूभन्दा कनिष्ठ परेको भन्दै न्यायाधीश एकराज आचार्यले राजीनामा दिइसक्नु भएको छ। स्थायी न्यायाधीशमा नियुक्तिका लागि नाम अनुमोदन हुन संसदीय सुनवाई समितिमा 2/3 पुग्नुपर्ने संसदीय व्यवस्था छ। नवलप्रासी कावसुती स्थित सभापति चुक र अमरापुरी 6 झरे खोलामा गरिएको छड्के चेक जाँचमा 31 जना प्रहरीको कार्यवाहीमा परेका छन्। अमरापुरीमा गरिएको चेक जाँचमा साना र ठूला गाड़ीका चालक 23 जना प्रहरीको कार्यवाहीमा परेका हुन्। कार्यवाहीमा परेकाहरूबाट 6,000 राजस्व संकलन गरिएको प्रहरीले बताएको छ। यस्तै कावसुतीको सभापति चुकमा रातिको समयमा गरिएको चेक जाँचको क्रममा 9 जना प्रहरीको कार्यवाहीमा परेको र उनीहरूबाट 1,800 राजस्व संकलन भएको इलाका प्रहरी कार्यालय कावसुतीले जनाएको छ। साथै सोही चेक जाँचको क्रममा एउटा ट्र्याक्टर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। डिजेल चोरी प्रकरणको अनुसन्धान गर्न प्रहरीले थप एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुई कर्मचारी रविन्द्र कुमार राउत र देवेन्द्र बस्नेतका बयानका आधारमा निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख नगेन्द्र कुमार कुमारमीलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले आइतबार निगमको रूपन्देही भलबारी शाखाका दुई अधिकृत रविन्द्र कुमार राउत र देवेन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो। भारतबाट नेपाल ल्याइएको डिजल आयल निगमको डिपोमा नपुर्याई बेचो बाटोमै चोरेर भण्डारण गर्ने पूर्व मन्त्रीका छोरासहित 18 जना विरूद्ध रूपन्देही प्रहरीले पक्राउ पुर्ची जारी गरेको छ। रूपन्देही प्रहरीले उनीहरू विरूद्ध शुक्रबार वारेन्ट पक्राउ पुर्ची जारी गरेको थियो। प्रहरीले पडसरी गाविस 1 र मदवाली गाविस 3 17,000 लिटर चोरीको डिजल सहित 19 ट्याङ्कर र 21 जना व्यक्तिलाई मंगलबार पक्राउ गरेपछि तेल चुहावटमा संगठित गिरोहको संलग्नता रहेको तथ्य खुलेको थियो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, मोहन वैद्यलाई पार्टी अध्यक्ष स्वीकारे मात्र एकीकृत माओवादीसँग पार्टी एकीकरण हुन सक्ने नेकपा माओवादी उपाध्यक्ष सीपी गजरेलको भनाईप्रति तपाईँको विचार के छ? ए नौलो कुरा होइन, विपदकै लागि पार्टी फुटको प्रमाणित से नेताको बोली। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला टारगढ टोडा बिर्ग सड़क खण्ड खुल्ला छ, त्यसै गरी नारगढ मोगलिन मोगलिन ओबीसी काठमाडौँ सड़क खण्ड, मोगलिन दमौली पोखरा सड़क खण्ड र नारायणगढ़ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0556-63-63, मोबाइल नंबर 98550-61-743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 83 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज दिनभर घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी स्वप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। समाचार, पर्यटन प्रवर्धन तथा दुर्लभ वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ चितवनको सौराहमा आजदेखि प्रथम गैंडा कप आमन्त्रित जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता शुरू हुँदैछ। स्थानीय 15 क्लब आबद्ध युवा समाज सौराहले प्रतियोगिता आयोजना गरेको हो। बागमारा सामुदायिक वनको चौर अन्तर्राष्ट्रिय हात्ती दौड़ हुने स्थलमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक युवा समाज सौराह र गैंडाकोट फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको दिउँसो 2 बजे चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकारी कमल कुवरले उद्घाटन गर्ने कार्यक्रम रहेको समाजका सचिव ईश्वरन राणा मकरले जानकारी दिनुभयो। प्रतियोगिता जेठ 5 गतेसम्म चल्नेछ। प्रतियोगितामा चितवन नलप्रासी मकानपुर र रूपन्देहीका 12 टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका विजेतालाई 1,11,111 रूपियाँ नगदसहित गैंडाको मूर्ति पुरस्कार दिइनेछ। त्यस्तै दोस्रोलाई 55,555 रूपियाँ सहित गैंडाको मूर्ति पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ। साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र हरेक खेलको म्यान अफ दि म्याचलाई पनि गैंडाको मूर्ति नै पुरस्कार दिने युवा समाजका सचिव ईश्वर राणाले जानकारी दिनुभयो। यसमा उत्कृष्ट खेलाड़ीले थप 5,000 रूपियाँ नगद पनि पाउनेछन्। आन्तरिक पर्यटन प्रबन्धनसँगै दुर्लभ वन्यजन्तु जोगाउन चेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि युवा समाजका सचिव राणाले जानकारी दिनुभयो। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुँदैछ। जारी प्रतियोगितामा राजस्थान 7 खेलबाट 10 अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ भने राजस्थान भन्दा 1 खेल कम खेलेको हैदराबाद 4 अङ्कका साथ 7 स्थानमा छ। राजस्थानले आजको खेल जिते अङ्क तालिकामा कुनै पनि आउने छैन भने हैदराबादले जिते ओ एक स्थान माथि उक्लनेछ। खेल बेलुका सभा 8 बजेपछि अहमदाबादमा हुनेछ। यसै बीच किङ्स इलेभेन पञ्जाब पुनः अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। गैराती भएको खेलमा चेन्नई सुपर किङ्सलाई 44 रनले पराजित गर्दै पञ्जाब शीर्ष स्थानमा उक्लिएको हो। जितका लागि पाएको 232 रनको चुनौती पञ्चाएको चेन्नईले निर्धारित ओभरमा 187 रन मात्र बनाउन सक्यो। म्याक्स बेलको 90 रनको मध्यमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले 4 विकेट गुमाएर 231 रन बनाएको थियो। पञ्जाबले बनाएको यो स्कोर जारी लेगको उच्च स्कोर पनि हो। पञ्जाबलाई उच्च स्कोर बनाउन क्रममा म्याक्स बेलले 38 बलको सामना गर्दै 8 छक्का र 6 चौकाको मध्यमा 90 रन बनाएका हुन्।